कईयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। आगोले रुवायो न पानीले रुवायो, न आगोले रुवायो न पानीले रुवायो, मलाई त मेरै जिन्दगानीले रुवायो। न आगोले रुवायो न पानीले रुवायो, मलाई त मेरै जिन्दगानीले रुवायो, जसलाई परेलीले ढाकेर राखे, जसलाई परेलीले ढाकेर राखे। न आगोले रुवायो न पानीले रुवायो, मलाई त मेरै जिन्दगानीले रुवायो, जसलाई परेलीले ढाकेर राखे, आज त्यही आँखाको नानीले रुवायो। न आगोले रुवायो न पानीले रुवायो, मलाई त मेरै जिन्दगानीले रुवायो। सदा भएका बानीहरू क्रमिक रूपले सबै छुटिसके, गुजा खेल्ने बानी पनि छुट्यो, खुट्टी खेल्ने बानी पनि छुट्यो, चकलेट खान आमालाई पैसा माग्ने बानी पनि छुट्यो, ओछ्यानमै सु गर्ने बानी झनसानीमा छुटेको, अरू त अरू हरेक साँझ जिद्दी गरेर भए पनि बुवाबाट कथा सुन्ने बानी पनि छुट्यो, अनि साथीहरूसँग जुधी खेल्ने बानी पनि छुट्यो। छुट्यो भन्दा पनि आफै छुटिएछन् क्यारे यी बानीहरू, जुन पत्तो समेत भएन, समय क्रमसँगै धेरै पहिले छुटिसकेका रहेछन् यी बानीहरू। आज सम्झदा पो बल्ल याद आयो, काश मलाई औधी माया गर्ने हजुरआमा आजसम्म बाँचिरहनु भएको भए मैले यी सबै बानीहरू छोडेको देखेर कति खुसी हुनुहुन्थ्यो होला। न पो थैलीबाट पैसा झिकेर मिठाई खा बाबु भन्ने मलाई दिनुहुन्थ्यो कि, किनकि म अहिले उहाँले दशैंमा टीका लगाइदिएर आशीर्वाद दिँदा ज्ञानी हुनु भन्ने जस्तै ज्ञानी भएको छु। उपद्रव गर्ने सबै बानीहरू छोडेर, सबै बानीहरू छुटे पनि अलि पछि लागेको एउटा बानी भने अझै छुटेको छैन, अलकत्रा टाँसिएसरी टाँसिएर बसेको छ, माया गर्ने बानी। यो बानी कसले सिकायो मलाई भन्ने अहिलेसम्म ठम्याउन सकेको छैन मैले। आमा बुवाले सिकाएको पनि होइन, सर मिसले सिकाउने झन् कुरै आएन, साथीहरूले सिकाएको जस्तो पनि लाग्दैन, फेरि पनि कसो कसो यो बानी सिकेछु मैले, जुन आज जति कोसिस गरे पनि छोड्नै सकिरहेको छैन। अरूलाई दुःख दिने बानीले पो नराम्रो गर्ने त, माया गर्ने बानीले त निकै होला नि भन्ने सोच्थे म, तर त्यसो होइन रहेछ। हुन त मैले यसो भन्दा मेरो विरोधमा लाखौं मतहरू आउन सक्लान्, तर पनि आफ्नै अनुभवहरूले गर्दा म यसो भन्न बाध्य भइरहेको छु। माया गर्ने बानीले हानि गर्दो रहेछ, आफू जस्तो छ ऐनामा त्यस्तै देखिन्छ भनिरहँदा पनि ऐना बाहिरको आफूले दाहिने कान समात्दा ऐना भित्रकोले चाहिँ देब्रे कान समाते जस्तै रहेछ माया गर्ने बानी पनि माया नै गरे जस्तो गरेर पनि ठूलो भ्रममा राखिदिँदो रहेछ हामीलाई कलाकार हरिवंश आचार्यले हिमालमा हिउँ र मान्छेमा मायाको कमी हुँदैन भने जस्तै हुँदो रहेछ सायद त्यसैले त माया गर्ने बानीले हानि गर्छ भनेर चाल पाइसकेको मान्छे फेरि पनि माया भने गरिरहेको हुन्छ माया गरिने व्यक्ति फरक होला तर माया भने गरिरहेकै हुन्छ वास्तवमा यो संसारमा हाम्रो आफ्नो भन्ने नै कोही हुँदैन आफ्नै शरीर भन्दा बाहेक सबै सम्बन्धहरू नाता साइनोहरू बाँसुन्जेल एक्लो महसुस नहोस् भनेर जोडी टोपलिएका मात्रै हुन् यात्रामा बाटो कटाउने मेसो मात्रै हुन् सबै नचिनेसम्म को हो चिनेपछि माया मोह भने जस्तै हुन् सम्बन्धहरू आज देखियो माया लाग्यो भोलि देखिँदैन माया लाग्दैन पनि जिन्दगी त यात्रा हो एउटा लामो यात्रा यात्राका क्रममा केही बटुवाहरू भेटिन सक्छन् बाटामा थकाई मार्दा केही यात्रीहरूसँग बात मारिन सक्छ चौतारीमा ती बटुवाहरू ती यात्रीहरू स्वभावैले सधैँ सँगै रहँदैनन् सँगै छाउन्जेल बह मिसाउँछन् अनि चौबाटोहरूमा पुगेर छुट्टिन्छन् आफै हामी एउटा बाटो अघि बढ्छौ उनीहरू अर्कै बाटो अघि बढ्छन् त्यति बेला सँगै नआएकोमा मन दुखाउनु हुँदैन हामीले बरु त्यो साथ त्यतिसम्म के लागिरहेछ भनेर चित्त बुझाउनु पर्छ किनकि ऊ हामीबाट छुट्टिए जस्तै हामी पनि ऊबाट छुट्टिएका हौ आखिर संसारको रीत भनेकै यही नै त हो भेटेपछि छुट्नु पर्ने सायद यस्तै रीत रहेछ भेटेपछि छुट्नु पर्ने सायद यस्तै रीत रहेछ छुट्टिनेकै झल्को आउने जीवन भन्नु प्रीत रहेछ भेटेपछि छुट्नु पर्ने सायद त्यस्तै रीत रहेछ छुट्टिनेकै झल्को आउने जीवन भन्नु प्रीत रहेछ तेरो मेरो जे जे भनौ भ्रम न हो मासुन्जेलको सम्बन्ध त दिउँसो सुक्ने बिहानीको शीत रहेछ भेटेपछि छुट्नु पर्ने सायद त्यस्तै रीत रहेछ छुट्टिनेकै झल्को आउनु जीवन भन्नु प्रीत रहेछ कस्तो हो यो बानी पनि केही गरे पनि छुटाउने नसकिने अचेल रेडियोहरूले थाहै नपाइकन जाँडोक्सीको कुलत छुटाउने भन्दै विभिन्न नाम गरेका व्यावसायिक संस्थाहरूको विज्ञापन बजाइरहेको सुन्छु तर पनि माया गर्ने बानी छुटाउने कुनै संस्थाहरूको विज्ञापन भने फिटिक्कै सुन्न पाइँदैन साहित्यकार डाक्टर ध्रुवचन्द्र गौतमले भनेको रक्सी खाइसकेपछि आफूले अघिसम्म महसुस गरेको संसारलाई फरक ढंगबाट हेर्ने दृष्टिकोण बनाइदिन्छ अरे अनि रक्सी लागेपछि मान्छे संसार नै परिवर्तन भएर अलौकिक दुनियाँमा पुगे झैं अनुभव गर्छन् रे त्यस्तो शक्तिशाली चीजप्रतिको बानी त छुटाउन सक्ने संस्थाहरू माया गर्ने बानी छुटाउन चाहिँ किन सक्दैनन् होला बडो दिग्भ्रमित छ प्रश्न उत्तर झनै गन्जागोल छ रक्सी टन्न खाएपछि अन्तिममा एउटा कसम पनि खाइन्छ भोलिदेखि चाहिँ रक्सी नखाने कसम अनि मायामा धोका हाने मान्छेले पनि तत्काल त त्यस्तै कसम खान्छ अबदेखि माया नगर्ने कसम तर समय सधैं एकनाश कहाँ रहन्छ र बिस्तारै बानी परिहाल्छ नि सबै केही पछि त दोहोरी हाल्छ नि पुरानै बानी नानीदेखि लागेको बानी छोड्न सकिँदैन भन्थे तर कुनै कुनै त पछि लागेको बानी पनि कसै गरी पनि नछोड्दो रहेछ जति प्रयत्न गरौं छोड्दै नछुट्ने आइन्स्टाइन भन्छन् सबै नदीहरू जता घुमे पनि समुद्रमा पुग्छन् सायद यस्तै रहेछ क्यारे मन पनि जति सुकै कुरामा बुलाउन खोजे पनि माया नगरिकन बस्नै नसक्ने मिठो गरी पकाएको तरकारीमा मरमसला सबै चट्ट मिलाएर हाले पनि यदि नुन नै हालिएन भने के अर्थ हुन्छ र ती सबैको अनि जिन्दगीमा मायाको अभावले पनि यस्तै असर पार्दो रहेछ सबै भएर पनि कोही नभए जस्तो सबै पाएर पनि केही नपाए जस्तो अनि सञ्चय भइकन पनि हरबखत मन बिझाइरहे जस्तो कहिलेकाहीँ त यस्तो लाग्छ सायद हामीले वर्तमानमा रमाउनै जानेनौ कि विगतको पश्चाताप र भविष्यको चिन्ताभित्र नै रुम्बलिरह्यौं कि हामी अनि कहिलेकाहीँ हातको फूल बिर्सिएर आकाशको तारा समाउन खोज्ने हाम्रा व्यक्तिगत उत्कट चाहनाहरूले सामर्थ्य भन्दा बढी सपना देख्न पो थाल्यौं कि हामी यस्तै प्रश्नहरूको मझधारमा उभिएर अब आफ्नै जिन्दगीको समीक्षा गर्नुपर्ने बेला भएको छ सायद बितेका कुराहरूले वर्तमान चिमोटिरहनु त्यति फाइदाजनक हुँदैन पनि चौबाटोमा छुट्टिएकाहरू आफ्नै संसार बसाउनमै व्यस्त भइसकेका हुन्छन् उनीहरूलाई सम्झिएर पनि के नै पो पाइन्छ र अब त सबैसँग आफ्नो जस्तै इमान हुँदैन त्यसैले नै जिन्दगीको ठेगान हुँदैन सबैसँग आफ्नो जस्तै इमान हुँदैन त्यसैले नै जिन्दगीको ठेगान हुँदैन बीच बाटोमै छुट्टिनेलाई के नै गर्न सकिन्छ र फर्किएर आउनै पर्ने विधान हुँदैन सबैसँग आफ्नो जस्तै इमान हुँदैन त्यसैले नै जिन्दगीको ठेगान हुँदैन गर्ने पर्ने पनि बानी हुँदो रहेछ अन्जानमै होइन जानी जानी हुँदो रहेछ मन साटिसकेपछि छुट्टिए नै के नै भर जीवनभर बहकिन कहानी हुँदो रहेछ सीआईएनमा सोमबार बीबीसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुशी थोरै आँसु धेरै पीर छ आज पनि पारी भोजराज वारी महावीर छ आज पनि तपाईको मनमा बस्न सफल एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन मुटु कपाउने चिसोसँगै कतै ध्वनि तापिरहनु भएको तपाईँ कतै सिरकभित्र लुपुक्क सुतिसक्नु भएको तपाईँ अनि जहाँ जहाँ भए पनि मन बहकाउन तयार रहनु भएको तपाई सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। छिप्पिँदै गरेको चिसो रातमा एकैछिन तपाईँको छेउमा बसेर भरभट्याउन आइपुगे सारथी भोजराज विश्वकर्मासँगै। तपाईसँग आज पनि माया लाउनु छ, माया लाउँदा लाउँदै थोरै बहकाउनु छ। सामुदायिक सूचना नेटवर्क सीआईएन काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन तपाईँ देशभरिका 58 रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ र कार्यक्रम बहकिने मनमा हामी तपाईँलाई एउटा प्रश्नको साथमा आउँछौ। तपाईँ 01-55-50-982 यो नम्बर डायल गरेर आउनुहुनेछ र तपाईँलाई एउटा प्रश्न हामी सोध्नेछौं। त्यो प्रश्नको जवाब तपाईँले दिनुपर्ने हुन्छ र त्यसपछि चाहिँ तपाईँले नियमभित्र रहेको मुक्तक सुनाउनुपर्ने हुन्छ। यति हो नियम कार्यक्रमको र धेरैले फोनमा आउन तयारी रहिरहँदाखेरि पनि तपाईँको मुक्तक नियममा छैन भने बरू सुनेर भए पनि साथ दिनुहोला। सुन्दा पनि धेरै बहकिन सकिन्छ, आखिर जे गरे नि बहकिनु न हो। अनि तपाईँ आएपछि तपाईँले आफ्नो नाम र ठेगाना र तपाईँको सम्पर्क नम्बर चाहिँ प्रविधिमा टिपाइदिनुहोला। हामी आज आउनुहुने मध्येबाट उत्कृष्ट रहनुहुने साथीलाई अर्को श्रृंखलामा शुरूआतमा नै फोन गर्छौं र यसो भनिरहँदा गत हप्ता उत्कृष्ट रहनुभएका एकजना साथीलाई हामीले यतिखेर फोन सम्पर्कमा लिएर आइसकेका छौं। बर्दियाका शेखर अनुराग हुनुहुन्छ, उहाँसँगको कुराकानी म अगाडि बढाउँछु। स्वागत छ अनुरागजी कार्यक्रम बहकिने मनमा। नमस्कार अनि धन्यवाद छ हजुरलाई। सन्चै हुनुहुन्छ? म सन्चै छु हजुर, एकदम आराम छ हामीलाई पनि। अनि बर्दिया कहाँ हो अनुरागजी तपाईँको बसाई? मेरो बर्दिया बाँसगढी आसपासमा छ। अनि के गर्दै हुनुहुन्छ नि तपाईँ? म पढ्छु अनि यसै गरी नेत्रहीन संघमा आबद्ध छु अनि यस्तै हल्का फुल्का काम। नेत्रहीन संघमा आबद्ध छु भन्नाले तपाईँ आफै पनि यसलाई अझ प्रश्न पारिदिनुहोस् न, मलाई सोध्न अलिक गाह्रो लाग्यो, तपाईँ भनिदिनुहोस्। म आफू पनि नेत्रहीन नै हो, होइन, ब्लाइन्ड हो। ए हजुर। त्यसमा काम पनि गर्छु म। अनि पढ्दै पनि हुनुहुन्छ है? म पढ्दैछु, बिएड सेकेन्ड इयर, अहिले एक्जाम दिने हो। बिएड कहाँ पढ्दै हुनुहुन्छ तपाईँ? म चाहिँ पढ्ने यही हाम्रो के भन्छ नेपालगञ्जमा पढ्छु। अनि तपाईँले पढ्ने अरूको जस्तै हो कि अर्कै ब्रेल लिपि छुट्टै पढ्नुहुन्छ, के गर्नुहुन्छ? मैले ब्रेल लिपि पढ्न खोजे हो तर ब्रेल लिपि पढ्न पाइएन, होइन, त्यस्तो मिलेन अवसर, त्यही भएर अरू जस्तै नै कानले सुनेको घरमा चाहिँ पढ्ने। बिएड सेकेन्ड इयर, अनि कति भयो तपाईँले यसरी देख्न नथाल्नु भएको, अलिअलि देख्नुहुन्छ कि के हो, कति भयो यस्तो चाहिँ? म जन्मैदेखि नै हो, होइन, उपचार गराउने बेला चाहिँ डाक्टरहरूले दृष्टिविहीन पूरै रूपमा छ भन्छन् तर म हल्का चाहिँ देख्छु, नजिकै आँखा नजिकै लानुपर्छ, होइन, तर एकदमै सानो अक्षर त गाह्रै पर्छ, ठुलो अक्षर मात्रै हो, टाढाको कुराहरू देख्न सकिन्न। अनि तपाईँलाई गाह्रो हुँदैन अरूले जस्तै गरी पढ्दाखेरि त्यही किताबहरू त्यसरी गर्दा? अब सानैदेखि नै बानी नै त्यही परिहाल्यो, त्यही भएर अब खास त्यस्तो अप्ठ्यारो अप्ठ्यारो त्यही हो, घाम लागेन भने पढ्न चाहिँ सकिन्न, छायामा घाममै बसेर पढ्न पर्छ। तपाईँको एउटा व्यक्तिगत कुरा सोध्छु म, कति वर्ष हुनुभयो अनुरागजी तपाईँ? म अहिले 19 वर्ष। 19 वर्ष, बिएड सेकेन्ड इयर। हजुर। पढाइ त राम्रो छ तपाईँको? पढाइ एकदमै राम्रो छ। के सोध्ने के सोध्ने भाइ म अनुरागजी, कस्तो लागिरहेछ तपाईँलाई आज? एकदमै खुसी लाग्यो है, म दुईचोटि, धेरै दिन पनि भएको छैन म बहकिने मनसँग आबद्ध भएको, दुईचोटि उत्कृष्ट भए, साह्रै खुसी लागिरहेछ। अनि बहकिने मन भन्ने कार्यक्रम कस्तो लाग्छ तपाईँलाई चाहिँ, एकदमै फुर्क्याउने गरी नभन्नुहोस् है, जस्तो लाग्छ त्यस्तै? एकदमै राम्रो लाग्छ, यसको खासियत भन्नुपर्दा जुन सुरुमा भावनात्मक कुरा गरेर जुन बहकाउनुहुन्छ नि, साँच्चै नै आँखामा आँसु नै ल्याउनुहुन्छ, त्यही नै एउटा विशेषता छ यो कार्यक्रम। धेरै साथीहरूले भन्नुहुन्छ रुने बेलाको साथी छ तपाईँ कार्यक्रम। हुन्छ, म तपाईँको व्यक्तिगत कुराहरूले गर्दा अलिकति बहकेँ कि जस्तो लाग्यो, ठिक छ, कार्यक्रमतर्फ लाग्छु ल। अनि आज तपाईँ मार्फत नै सबै साथीहरूलाई यो प्रश्न सार्वजनिक गर्दैछु म आजको श्रृङ्खलाको लागि, मान्छे किन माया नगरी बस्न सक्दैन, किन होला मान्छे मायामै रहिरहनु पर्ने, या माया गरेर छोडेपछि पनि फेरि पनि माया अर्को व्यक्ति फरक होला तर माया चाहिँ गर्नुपर्ने, माया भन्दा टाढा किन मान्छे बस्न नसकेको होला, किन मान्छे माया नगरिकन बस्न सक्दैन? यसको एकदमै छोटो एन्सर दिन्छु म, मान्छे आफू एक्लो हुने डरले गर्दा एक्लो हुने डरले गर्दा सायद म केही पनि यसो व्याख्या गर्दिनँ तपाईँले सबै भन्नुभयो। अनुराग अब तपाईँको मुक्तक सुनाउ। मुक्तक जिन्दगी एउटा किताब जस्तै हुन्छ, जिन्दगी एउटा किताब जस्तै हुन्छ, त्यसभित्र नि गणितको हिसाब जस्तै हुन्छ, जिन्दगी एउटा किताब जस्तै हुन्छ, सबै कुरा भेटिन्छ खोजेर त हेर्नुहोस्, सबै कुरा भेटिन्छ खोजेर त हेर्नुहोस्, तर पनि केही न केहीको अभाव जस्तै हुन्छ, जिन्दगी एउटा किताब जस्तै हुन्छ, त्यसभित्र नि गणितको हिसाब जस्तै हुन्छ। बरु जीवन हिसाब भए सरल हुन्थ्यो होला, बरु जीवन हिसाब भए सरल हुन्थ्यो होला, सूत्रहरू लगाएर हल हुन्थ्यो होला, बरु जीवन हिसाब भए सरल हुन्थ्यो होला, सूत्रहरू लगाएर हल हुन्थ्यो होला, ग्यास भए उडी जान्थ्यो, ठोस भए टुक्रा पर्थ्यो, सधैँ उस्तै बस्न पाए तरल हुन्थ्यो होला, बरु जीवन हिसाब भए सरल हुन्थ्यो होला, सूत्रहरू लगाएर हल हुन्थ्यो होला। भनेपछि जिन्दगी एउटा किताब जस्तै जस्तै हो है, सबै कुरा भेटिन्छन् खोजेर हेरेदेखि, सबै कुरा भेटिन्छन् तर अन्त्यमा केही न केही अभाव भयो कि जस्तो खुड्किने मान्छेलाई। तपाईँलाई त्यस्तो लाग्छ, केही अघि तपाईँले भन्नुभयो नि जुन तपाईँको आफ्नै समस्या त्यसले गर्दा केही अभावहरू खड्किए जस्तो। मलाई जिन्दगीमा त्यस्तो कहिले पनि महावीर दाई त्यस्तो लागेन, तर कहिले कसो बुवा मम्मी रुनुहुन्छ आफूलाई देखेर, त्यति बेला लाग्छ सायद मैले आँखा गुमाएँ त्यही भएर रुनुहुन्छ कि जस्तो, त्यति बेला अभाव अलिकति खुड्किन्छ, नत्र त त्यस्तो केही पनि लाग्दैन। तपाईँसँग अलिक नजिक भएको महसुस गरे मैले, यदि तपाईँले प्रष्ट देख्न पाउने भए या त्यस्तो भइदिएदेखि सबैभन्दा पहिले के गर्नुहुन्थ्यो तपाईँ? सबैभन्दा पहिला मैले संसार देख्न पाएको भए त आफ्नो बुवा मम्मीलाई नै सर्वस्व ठुलो नै मान्थे होइन, सबभन्दा सुरुमा उहाँहरूले नै आफ्नो सर निहुराएर नै मैले सम्मान गर्थे होला होइन, सबभन्दा आफ्नो नजिकको सबभन्दा ठुलो भनेको आफ्नो परिवार नै हुन्छ। तपाईँ जिन्दगीका कुराहरू गर्नुहुन्छ, अभावका कुरा गर्नुहुन्छ, जीवन भोगाएका धेरै कुराहरू तपाईँको मुक्तकमा पाउँछौ हामी, यो दुनियाँ कस्तो छ जस्तो लाग्छ तपाईँलाई? यो दुनियाँ वास्तवमा मान्छेले जुन दृष्टिकोणले हेर्यो त्यस्तै नै छ यो दुनियाँ। तपाईँले नहेरे पनि तपाईँले सोच्नु भएकोले कस्तो होला यो दुनियाँ? यो दुनियाँ यो दुनियाँ वास्तवमा रङ्गीन नै छ होइन, मान्छेले आफूलाई जहाँ जुन अवस्थामा उभ्याउँछ नि वास्तवमा त्यस्तै नै मान्छेले सोच्छ होइन, आफूलाई जुन परिस्थितिले सुन्छ नि मान्छेले त्यस्तै नै आफूलाई अनुभूति गर्छ होइन। दुनियाँको कुरा त अब के गरौँ र होइन, दुनियाँ त वास्तवमा धेरै ठुलो छ र धेरै ठुला ठुला कुराहरू पनि छन्। दुनियाँ रङ्गीन छ, मान्छेका सोचाइहरू ब्ल्याक एन्ड व्हाइट छन्। धेरै बेर मैले तपाईँलाई लिएँ, अरू साथीहरू सायद बहकी नै हुँदैछ कि धेरै बेर कुरा गरी भन्दै हुनुहुन्छ, म तपाईँलाई अनुरोध गर्छु, मैले योभन्दा अगाडि यस्तो गरिनँ, सायद योभन्दा पछि पनि गर्छु कि गर्दिनँ, तर तपाईँसँग त्यो गर्न मन लाग्यो, तपाईँले आफैलाई हुने त्यस्तो कुनै मुक्तक त्यस्तो लेख्नु भएको छ? म जति बेला आफूलाई अनुभूति भयो यस्तो भनेर एउटा मैले लेखेको थिएँ मुक्तक, सुरु गर्नुहोस् न, म त्यसको जवाफ दिन पाएँ भने अवसर ठान्थे। सक्छौ भने आँखाको ज्योति देउन बिन्ती, सक्छौ भने आँखाको ज्योति देउन बिन्ती, खाली पेट भर्नलाई रोटी देउन बिन्ती, साँच्चै नै तिमी भगवान छौ भने यहाँ, साँच्चै नै तिमी भगवान छौ भने यहाँ, यो रात काट्नलाई सडकको पेटी देउन बिन्ती, सक्छौ भने आँखाको ज्योति देउन बिन्ती, खाली पेट भर्नलाई रोटी देउन बिन्ती। कुन्नी कहाँ छ भगवान खोजेर हेरौँला सँगै मिलाउँला अनि, कुन्नी कहाँ छ भगवान खोजेर हेरौँला, छ कि छैन भन्ने पनि सोधेर हेरौँला, कुन्नी कहाँ छ भगवान खोजेर हेरौँला, छ कि छैन भन्ने पनि सोधेर हेरौँला, तपाईँको दुई आँखाको ज्योति मिलेदेखि फूल हो कि जुन राम्रो रोजेर हेरौँला, कुन्नी कहाँ छ भगवान खोजेर हेरौँला, छ कि छैन भन्ने पनि सोधेर हेरौँला, तपाईँको दुई आँखाको ज्योति मिलेदेखि फूल हो कि जुन राम्रो रोजेर हेरौँला। अनुराग छुट्यौं आज ल? हुन्छ, नमस्कार। नमस्कार। शेखर अनुराग उपत्यकाबाट आउनुभएको थियो, गत हप्ताको उत्कृष्ट साथी बहकाउनु भयो अलि तरिकाले। 01555982 यो नम्बर डायल गरेर आउनुहोला। मान्छे किन माया नगरी बस्न सक्दैन, तपाईँलाई के लाग्छ? आएपछि तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु होला भोजराजीलाई। कोही आउनु भइसकेको छ, अब उहाँसँग भकिन्छु। हजुर नमस्कार। नमस्कार बाबुजी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? चितवन बाट के भन्नु अलिक प्रष्ट छ भन्नुस् न म सम्बुलम सलासी ए सम्बुजी सन्चै छ एकदम सन्चै छ अनि त एकदम आराम छ मलाई पनि अनि चितवन तिर सन्चै छ अ सबैलाई ठीक छ एकदम ठीक छ दुर्व्यातीको आतंक के भइरा छ अ दुर्व्याती आगो आजले शान्त नै छ भन्नु भएको अलि बसाइ सरेको हो कि भन्ने यस्तो खबरहरु फेसबुकमा देखिराथे है अहिले अहिले त एकदमै जाडो बढेको छ चितवनमा पनि एकदमै सबैतिर जाडो बढिरहेको छ जाडो चाहिँ एकदमै छ है चितवनमा अब घामको अनुहार हुन्छ कि के हुन्छ त्यो पनि देख्न पाइएन एकदमै एउटा कुरो भन्न मन लाग्यो महावीरजी होइन अलि छोटोमै छोटोमै भन्छु सबैभन्दा आजसम्म मैले बहकिनी मन सुनेको थिएँ होइन हजुर आज चाहिँ एकदमै खुसी लाग्यो एकदमै खुसी लाग्यो तपाईँले फर्स्ट कलर जसलाई ल्याउनु भयो उहाँको कुरा सुन्दा उहाँ प्रति म पनि सल्युट गर्न चाहन्छु होइन एकदमै खुसी लाग्यो तपाईँसँग म पनि सल्युट गर्छु फेरि पनि अनुरागलाई शम्भु अब अलि धेरै टाइम नलिउँ ल मलाई गाली नगर्नु होला म तपाईँलाई प्रश्न नै राख्छु ल मान्छे किन माया नगरी बस्न सक्दैन माया भनेको एउटा मान्छेको जिउने आधार हो त्यसैले छोटोमा मिठो भन्नुभयो सुरु गर्नुहोस् तपाईँको मुक्त अब सधैँभरि रोएको मन हँसाउँछ कसले सधैँभरि रोएको मन हँसाउँछ कसले नछुट्टिने चोखो माया बसाउँछ कसले धेरै पाएँ जिन्दगीमा आश्वासनका फुलहरू सधैँभरि रोएको मन हँसाउँछ कसले नछुट्टिने चोखो माया बसाउँछ कसले धेरै पाएँ जिन्दगीमा आश्वासनका फुलहरू साँच्चै त्यो आकाशको जुन खसाउँछ कसले सधैँभरि रोएको मन हँसाउँछ कसले सधैँभरि रोएको मन हँसाउने कोही हुन्न सधैँभरि रोएको मन सधैँभरि रोएको मन हँसाउने कोही हुन्न मनभित्र तपाईँलाई सधैँ बसाउने कोही हुन्न सधैँभरि रोएको मन हँसाउने कोही हुन्न मनभित्र सधैँ सधैँ बसाउने कोही हुन्न कहिलेकाहीँ मिठा मिठा सपनाहरू देखाइन्छ कहिलेकाहीँ मिठा मिठा सपनाहरू देखाइन्छ तर त्यो आकाशको जुन खसाउने कोही हुन्न सधैँभरि तपाईँलाई हँसाउने कोही हुन्न गइसक्नु भएको छ शम्भुजी तपाईँ अब आउनुहोला अर्का मित्र 0155 50982 नम्बर डायल गर्दा मान्छे किन माया नगरी बस्न सक्दैन म के भन्छु तपाईँलाई मानिसको सृष्टि एक्लो रहनको लागि गरिएको होइन केही दृष्टान्तहरू मार्फत यो कुरा बुझाउँछु म तपाईँलाई हिन्दू धर्ममा उल्लेख भए अनुसार मानिसको सृष्टि ब्रह्मा विष्णु र महेश्वरले विभिन्न तरहले गरे भनिएको छ ब्रह्माबाट भएको सृष्टिको कुरा गर्ने हो भने ब्रह्माले पञ्चतत्वबाटै स्वयम्भू मनु र शत्रुपालाई सृष्टि गरे अनि उनीहरूबाटै सन्तान उत्पादनको क्रम शुरू भएर मानव सभ्यताको विकास भएको मानिन्छ यसै गरी क्रिश्चियन धर्मको पवित्र ग्रन्थ बाइबलको उत्पत्तिको पुस्तकको दुई अध्यायमा भनिएको छ संसारको सृष्टि गर्ने क्रममा परमेश्वरले माटोबाट आदम नामको पुरूषको सृष्टि गर्नुभयो अनि उहाँलाई आदम एक्लो रहन सुहाएन भन्ने भान भयो र आफ्नै शरीरको करङ झिकेर आदमको श्रीमतीको रूपमा हब्बाको सृष्टि गर्नुभयो अनि उनीहरूबाट मानव जातिको विकास भयो यसै गरी मुस्लिम धर्मको पवित्र ग्रन्थ कुरानले भन्छ अल्लाहले जब सृष्टिको शुरूआत गर्नुभयो तब पञ्चतत्व बनाइसकेपछि अब मानव बस्ती बसाउनु पर्यो भन्ने सोचका साथ माटोबाट आदमको सृष्टि गर्नुभयो र आदमकै कोखाबाट उसको श्रीमतीको रूपमा माई हवाको सृष्टि गर्नुभयो यसरी नै मोहर्रमको 10 तारिकका दिन यसरी माई हवाको सृष्टि गरिसकेपछि इन्सानको उत्पत्ति भयो यी विभिन्न धर्मशास्त्रका ग्रन्थहरूले भनेका कुराहरू हुन् मानव जातिको उत्पत्तिको विषयमा यी तीनवटै धर्मले भनेको कुरालाई आधार मानेर हामी भन्न सक्छौ कि मानिसको सृष्टि एक्लो रहनको लागि गरिएकै होइन आज मात्रै विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष दामोदर गौतमले मसँग भन्नुहुँदैथ्यो मानिस सांसारिक मोहमा नफसिकन अर्थात विवाह नगरिकन सन्यासी साधु भएर बस्न पनि स्वतन्त्र छ तर त्यो सृष्टिको नियम भन्दा विपरीत हुन जान्छ तत्कालै अलिकति उरन्ठ्याउलो प्रश्न गरेको थिएँ मैले सांसारिक मोहमा फस्नु भन्दा त बरु साधु भएर बस्नु नै उत्तम होला नि होइन भनेर अनि उहाँले पनि के जिस्किँदै भन्नुभएको थियो एकपटक समय निकालेर आश्रममा आउनुहोस् न दुई तीन घण्टा मेरो प्रवचन सुन्नुहोस् अनि आफै सन्यासी हुन्छ भन्नुहुनेछ भनेर खैर छाडौं यी व्यक्तिगत कुराहरू बरु हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ के भने विभिन्न धर्मशास्त्रमा उल्लेख भए अनुसार जब जब संसारमा पुरूषको सृष्टि भयो अनि लगत्तै महिलाको पनि सृष्टि गरियो कारण महिला बिना पुरूषको अस्तित्व अर्थपूर्ण छैन त्यसै गरी पुरूष बिना महिलाको पनि फेरि यसो भनिरहँदा मैले समलिङ्गी सम्बन्धको अपमान गर्न खोजेको भने बिल्कुल होइन व्यक्तिगत स्वभाव र स्वतन्त्रताको कुरा हो जसलाई कसैले हस्तक्षेप गर्ने दुस्साहस गर्नु पनि हुँदैन बरू मैले भन्न खोजेको चाहिँ के हो भने सन्तान उत्पादनबाट सृष्टिको संरचना अघि बढ़ाउने कुरा महिला र पुरूष बिना असम्भव प्राय छ भनेर त्यसैले मान्छे किन माया नगरिकन बस्न सक्दैन भनेरै म सोधिरहेको छु कोही मित्र हुनुहुन्छ म उहाँसँग कुरा गर्छु हजुर नमस्कार नमस्ते मैम दाई। नमस्कार हजुर, कहाँबाट को बोल्नु भो? तनौदेखि तुलसी। ए सन्चै छ तुलसी? एकदमै सन्चै। अलि धेरै पछि माया गर्ने मान्छे बीचमा कता हराउनु भयो, तर पनि खुसी लाग्यो आज चाहिँ बाटो बिराउनु भयो। अलि अगाडि नै यसो यही भनेको थिएँ, आज पनि त्यही भने। अनि तुलसी, तपाईँलाई मेरो प्रश्न, मान्छे किन माया नगरी बस्न सक्दैन? मान्छेको जिउने आधार नै माया हो, त्यसैले पनि होला जिउने आधार। अब सुरु गर्नुहोस् तपाईँको मुनि मुक्तक। तिर्खा लाग्दा प्यास कतै मेट्यौ होला तिमी, म जस्तो त हजारौं भेट्यौ होला तिमी। तिर्खा लाग्दा प्यास कतै मेट्यौ होला तिमी, म जस्तो त हजारौं भेट्यौ होला तिमी। तार छिनेको सारङ्गी जै भयो मेरो जीवन, तार छिनेको सारङ्गी जै भयो मेरो जीवन। सायद नयाँ सारङ्गी तार भेट्यौ होला तिमी, तिर्खा लाग्दा प्यास कतै मेट्यौ होला तिमी, म जस्तो त हजारौं नै भेट्यौ होला तिमी। भेटेको छैन कोही पनि विश्वास गर्नु, भेटेको छैन कोही पनि विश्वास गर्नु, फर्किएर आउँछु एक दिन यही आश गर्नु। भेटिएको छैन कोही पनि विश्वास गर्नु, फर्किएर आउँछु एक दिन यही आश गर्नु। कहिले पनि विचलित नहुनु तिमी त्यता, कहिले पनि विचलित नहुनु तिमी त्यता, बरु यता आउनु अनि मुटुभित्र बास गर्नु। भेटिएको छैन कोही, विश्वास गर्नु। नमस्कार, छुटिन्छौ। तुलसी तनहुँबाट आउनु भएको थियो। अब तपाईँको पालो 01-55-50-982। मान्छे किन माया नगरी बस्न सक्दैन, यो प्रश्न म तपाईँसँग राखिरहेको छु। अन्य कुरा यथावत राखेर सोचमग्न हुने हो भने हामी यो निष्कर्षमा पुग्न सक्छौं कि मायाको प्रारम्भ स्वार्थबाट हुन्छ। हो, स्वार्थबाटै शुरू हुन्छ माया। अलि रणबुल्लमा पार्ला यो कुराले, तर यथार्थ यही हो। स्वतै अर्थमा बुझ्दा हामी कसैलाई किन माया गर्छौं भने कि उसको रूप राम्रो लागेर, कि बानी व्यवहार राम्रो लागेर। अनि अलि गहिराईमा गएर बुझ्ने हो भने मान्छेलाई जब मायाको आवश्यकता पर्छ अनि आफूले पनि माया गर्न थाल्छ। अझ सजिलोसँग भन्ने हो भने उसले पनि मलाई माया गरोस् भनेर नै हामी उसलाई माया गर्छौं। यदि उसले आफूलाई माया गर्ने सम्भावना नै छैन भने सधैँ फिदा भएर उसैलाई मात्रै माया गरेर बसिरहँदैनौ हामी, बरू अर्कैलाई माया गर्न थाल्छौं जसले आफूलाई पनि माया गरोस्। मानिलिउ मलाई बलिउडकी नायिका दबंगल सोनाक्षी सिन्हा मनपर्छ। उसले साड़ी लगाएको, उसले हाँसेको, उसले उश्रृङ्खल देखिने पहिरन नलगाएको अर्थात साधारण पहिरन लगाएको यावत यावत कुराहरूले गर्दा मलाई ऊ मनपर्छ, मानिलिउँ। तर मैले उसलाई माया गर्नुको कुनै अर्थ छैन, कारण मायाको बदलामा माया नै पाउँदिन मैले ऊबाट। अह, यो हुनै सक्दैन। अनि यति सबै बुझ्दा बुझ्दै पनि म किन उसलाई माया गरू? बरू अरू नै कसैलाई माया गर्छु नि, ताकि उसले पनि मलाई माया गरोस्। फलामले फलाम काट्छ भने जस्तै मायाले पनि माया नै खोज्छ। त्यसैले भनेको माया स्वार्थबाट शुरू हुन्छ भनेर। तर अर्को महत्वपूर्ण कुरा चाहिँ के भने, हिजो आज राज्यबाट वर्षौंदेखि उत्पीड़नमा परेका समुदायले अहिले आफूहरूलाई सकारात्मक विभेदको व्यवस्था गरिनु पर्यो भने जस्तै मायामा हुने स्वार्थ पनि सकारात्मक स्वार्थ हो। सकारात्मक किन पनि भने यसलाई हामी सहजै स्वीकार्न सक्छौं र यसले कसैलाई हानि पनि गर्दैन। सायद त्यही भएर होला माया नगरेर मान्छे बस्न नसक्ने। कोही हुनुहुन्छ, म उहाँलाई सोचे के भन्नुहुन्छ। हजुर नमस्कार। हजुर दाई नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म बैतडीबाट दिनेश परियार। दिनेश जी बैतडीबाट है? हजुर। अनि दिनेशलाई मेरो प्रश्न, मान्छे किन माया नगरी बस्न सक्दैन? माया भन्ने चीज, माया बिना कुनै बाँच्ने आधार नै हुँदैन भन्ने लाग्छ दाई। आधारकै लागि माया गर्छ। सुरु गर्नुहोस् तपाईँको मुक्तक। फुले जति कापी सबै फूलहरूले झर्नै पर्ने, फुले जति कापी सबै फूलहरूले झर्नै पर्ने, जन्मे जति कापी सबैले मर्नै पर्ने। फुले जति कापी सबै फूलहरूले झर्नै पर्ने, जन्मे जति कापी सबैले मर्नै पर्ने। अगाडि आएर बोल्न अलि डर लाग्छ किन, अगाडि आएर बोल्न अलि डर लाग्छ किन। एकान्तमा सम्झि एकान्तमा सम्झि सम्झि पत्र कोर्नै पर्ने। फुले जति काती सबै फूलहरूले झर्नै पर्ने, जन्मे जति काती सबैले मर्नै पर्ने। फुले पछि फूल झर्नै पर्ने रित नै हो, फुले पछि फूल झर्नै पर्ने रित हो, छरेको फूललाई पनि मन पुराउनु प्रीत नै हो। फुले पछि फूल झर्नै पर्ने रित नै हो, झरेको फूललाई पनि मन पुराउनु प्रीत नै हो। कतिपय कुराहरू आज हुन्छ भोलि हुन्न, कतिपय कुराहरू आज हुन्छ भोलि हुन्न। दिउँसो सुक्ने अनि बिहान झुल्की दिने शीत नै हो, फुलेपछि फूल झर्नै पर्ने रीत नै हो। सुटिन्छौ दिनेश, नमस्कार। दिनेश परियार बैतडीबाट आउनु भएको थियो। तपाईँ आउनुहोला 01-55-50-982 नम्बर हामीले खुला गरेका छौं। मान्छे किन माया नगरी बस्न सक्दैन? मान्छे जब मायामा हुन्छ अर्थात कसैसँग प्रेम गर्न थाल्छ, तब उसलाई त्यो मान्छेको बानी मनपर्छ। ऊ नहुँदा एक्लो महसुस हुने, केही समय बोली सुन्न नपाउँदा औडाह हुने, आफूलाई सानो दुःख पर्दा पनि उसैलाई सम्झिने, यस्तै यस्तै हुन्छ। यही हो उसको बानी परेको भनेको। आफ्नो सबैभन्दा नजिकको मान्छे, आफूलाई बुझ्ने मान्छे उही हो जस्तो लाग्छ। जन्मदिने आमा बुवा भन्दा पनि उसैको बढ़ी माया लागे जस्तो हुन्छ। त्यसैले त उसको लागि घर परिवार त्याग्न समेत पछि पर्दैन मान्छे। त्यसरी धेरै समय अर्थात लामो समय सँगै भएर बिताएपछि त्यो मान्छेको बानी पर्दो रहेछ जिन्दगीमा। मोटरसाइकल चढ्न थालेको 5-6 वर्ष भइसकेको मान्छे मोटरसाइकल बेचेर पैदल हिँड्न सक्दैन, कारण उसलाई बानी परिसकेको हुन्छ मोटरसाइकल चल्ने। त्यस्तै हो माया गर्ने बानी पनि। लामो समय माया गरेर छुटिएपछि केही समय त विरक्त लाग्ला, तर त्यसपछि भने फेरि माया गर्ने रहर पलाएर आउँछ आफै। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँलाई सोध्छु। हजुर नमस्कार। हजुर दाई नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सङ्खुवा सभा जिल्ला बानेश्वरदेखि प्रकाश प्रशिक्षक प्रकाशजी। प्रकाशजी तपाईँलाई मेरो प्रश्न, मान्छे किन माया नगरी बस्न सक्दैन? पक्कै पनि माया बिना मान्छे बाँच्नै सक्दैन होइन। जुन माया भएन भने संसारमा हत्या, हिंसा, अशान्ति मचिन्छ भनेरै माया भएको होला जस्तो लाग्छ भाइ मलाई। अब सुरु गर्नुहोस् तपाईँको मुक्त। तिम्रो म त साथी हो तर मलाई ओइ भन्छौ, तिम्रो म त साथी हो तर मलाई ओइ भन्छौ, एकान्तमा भेट्यौ भने तिमी मेरो ओइ भन्छौ, एकान्तमा भेट्यौ भने तिमी मेरो ओइ भन्छौ, बिहेनै नगरी मसँग बस्छौ, कसै कसैले सोध्यो भने मेरो लोग्ने खोइ भन्छौ, एकान्तमा भेट्यौ भने तिमी मेरो ओइ भन्छौ। सधैँ सधैँ यसै गरी उसको तपाईँ साथी हुनु, भोलि पर्सि साथी भन्दा अलिकति माथि हुनु। सधैँ सधैँ यसै गरी उसको तपाईँ साथी हुनु, भोलि पर्सि साथी भन्दा अलिकति माथि हुनु। जे जे भने पनि उनले सही दिनु कति कुरा, जे जे भने पनि उनले सही दिनु कति कुरा, आँखै भित्र बसे पनि नबिझाउने जाति हुनु। सधैँ सधैँ यसै गरी उसको तपाईँ साथी हुनु, भोलि पर्सि साथी भन्दा अलिकति माथि हुनु। नमस्कार छोडिन्छ। प्रकाश आउनु भएको थियो। अब सायद एकजनासँग कुराकानी गर्न भ्याउँछौ कि सायद नभ्याउन पनि सक्छौ होला, भ्यायौँ भने कुरा गर्छौ। भएकै नै मनकै प्रभाव स्वरूप मलाई अचेल धेरै साथीहरूले आफ्नो सम्बन्धको बारेमा के गर्ने होला भनेर सल्लाह माग्नुहुन्छ। मलाई 4-5 दिन अघि अर्का खाँचीको एकजना बहिनीले फोन गरेर भन्नुभएको थियो, प्रेम विवाह भएको केही वर्षपछि अहिले उहाँ मसँग सम्बन्ध विच्छेद गर्न चाहनुहुन्छ, तर म त्यसो गर्न सक्दिनँ किनकि मलाई अब त झनै बढी माया लाग्छ उहाँको भनेर। सायद यसैलाई भनिन्छ क्यारे माया गर्ने बानी, जुन छुटाउन सकेर पनि छुटिँदैन। एकजना दार्शनिकले भनेका थिए, प्यास लाग्यो भन्दैमा विष पिउन सकिँदैन। हो यसरी नै माया गर्ने बानी परेपछि माया नगरिकन बस्न पनि सक्दैन मान्छे। नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी ले राजनीतिक उहाँको राजनीतिक लेख अस्ति एउटा राष्ट्रिय दैनिकमा छापिएको थियो, सायद हिजो हो क्यारे, अनि अन्ततिर उहाँले लेख्नु भएको थियो, मानिसले मन ठूलो गर्यो भने त्यसभित्र आकाश अटाउन सक्छ तर मन सानो गर्यो भने त्यहाँ सियो पनि छिर्न सक्दैन भनेर। त्यही भनाइमा आधारित हुने हो भने हामी भन्न सक्छौ कि माया गर्दा मान्छेले मन निकै ठूलो बनाउँछ, जसको कारण माया छुटेपछि त्यो ठूलो ठाउँ खाली रहन्छ अनि केही पछि कोही आएर बसिदिए पनि हुन्थ्यो भन्ने लागिरहन्छ मनमा। त्यही भएर पनि मान्छे माया नगरिकन बस्न सक्दैन होला। कोही हुनुहुन्छ अन्तिम कलर? हजुर नमस्कार। नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जादर खुट भुराख्नुदेखि नरेश फोन। अनि तपाईँको पछाडि रेडियोमा म बोलिरहेको छु, रेडियोको साउन्ड अलिकति भोल्युम घटाइदिनुहोस् ल, तपाईँ फोनमै कुरा गर्नुहोस् मसँग। हजुर तपाईँलाई मेरो प्रश्न, मान्छे किन माया नगरी बस्न सक्दैन? हजुर मायाले नै यो संसार अडेको होला। ल छोटोमा मिठो भन्नुभयो, अन्तमा छौँ त्यसैले सरासर तपाईँलाई मुक्त भन्न अनुरोध गरेँ मैले, सुरु गर्नुहोस्। विष पनि पिउँछु भने पिउन सकिन, विष पनि पिउँछु भने पिउन सकिन, एक्लै म जुट्छु भने जिउन सकिन, विष पनि पिउँछु भने पिउन सकिन, एक्लै म जिउँछु भने जिउन सकिन, सायद मेरो मन कति दुखेर फाट्यो, सायद मेरो मन कति दुखेर फाट्यो, विष पनि पिउँछु भने पिउन सकिन, एक्लै म जिउँछु भने जिउन सकिन, सायद मेरो मन कति दुखेर फाट्यो, फाटे भने पिउन सकिन, विष पनि पिउँछु भने पिउन सकिन, एक्लै म जिउँछु भने जिउन सकिन। सके पनि विष त साथी पिउनु हुँदैन, सके पनि विष त साथै पिउनु हुँदैन, विरक्तिएर एक्लै एक्लै जिउनु हुँदैन। सके पनि विष त साथै पिउनु हुँदैन, विरक्तिएर एक्लै एक्लै जिउनु हुँदैन। कहिलेकाहीँ म मात्रै हो कि यस्तो लाग्न सक्छ, कहिलेकाहीँ म मात्रै हो कि यस्तो लाग्न सक्छ। फाटेको मन पटक पटक सिउनु हुँदैन, सके पनि विष त साथै पिउनु हुँदैन, विरक्तिएर एक्लै एक्लै जिउनु हुँदैन। गइसक्नु भएको छ होला, तपाईँले नमस्कार है। कार्यक्रमको अन्तमा छौं, अब छुटिनुपर्छ। कार्यक्रम बहकिने मनको आजको श्रृंखलामा पनि फोन सम्पर्कमा आइदिनु हुने सबै सबैलाई धन्यवाद। धन्यवादको क्रम एकैछिनपछि जोड्नुहोला। आजको साताको मुक्तकमा मैले उदयपुरका साथी हुनुहुन्छ लक्ष्मी सुवेदी गाईघाटका हुनुहुन्छ, उहाँको मुक्तक मैले आजको साताको मुक्तकमा लिएको छु। घरमा पाले नभा बेला ढोका फोरिएछ, सुन चाँदी ठिकै थियो मुटु चोरिएछ। घरमा पाले नभा बेला ढोका फोरिएछ, सुन चाँदी ठिकै थियो मुटु चोरिएछ। सोच्दै थिए उजुर दिन्छु छलफल गर्छु कचहरीमा, जसले चोर्यो उसकै नाम दिलमा कोरिएछ। घरमा पाले नभा बेला ढोका फोरिएछ, सुन चाँदी ठिकै थियो मुटु चोरिएछ। साधकको मुक्तकमा लक्ष्मी सुवेदी गाईघर उदयपुरका साथीको मुक्तक मैले लिएँ। अब साई तपाईँलाई मैले सबै आज मैले रेडियोको नाम पनि लिन भएन, ब्लगहरूको नाम पनि लिन भएन, पत्रिकाको नाम पनि लिन भएन, तर अन्तमा तपाईँलाई पत्र पठाउने ठेगाना भने भन्दैछु। कार्यक्रम बहकिनी मन सामुदायिक सूचना नेटवर्क सीआईएन पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपाल, यो ठेगानामा तपाईँले पत्र पठाउनु होला। यसै गरी फेसबुकमा www.facebook.com/बहकिनीमन यो पेज लाइक गर्नुहोला अनि सँगै साथी बन्नुहोला। यदि कार्यक्रम सुनेर बस्नुहुने तपाईँ, कार्यक्रममा फोन डायल गरेर पनि नलागेको तपाईँ, सुनेर मात्रै भए पनि बहकिनी भएको तपाईँ, सबै सबैलाई धन्यवाद। र मलाई प्रविधिबाट यतिन्जेल निकै ठूलो साथ दिनुहुने भोजराजीप्रति आभार व्यक्त गर्दै कार्यक्रम बहकिनी मनको आजको श्रृंखलामा मान्छे किन माया नगरी बस्न सक्दैन भन्ने प्रश्नको जवाफ राख्दै महावीर विश्वकर्मा पनि ओझेल पर्छु। माया चाहिए पछि नै हो माया गर्ने पनि, आफ्नै परिचय भुलि अन्तै सर्ने पनि। माया चाहिए पछि नै हो माया गर्ने पनि, आफ्नै परिचय भुलि अन्तै सर्ने पनि। जो बस्छ मनभित्र गएपछि खाली हुन्छ, माया नै हो त्यही खाली ठाउँ भर्ने पनि। माया चाहिए पछि नै हो माया गर्ने पनि, आफ्नै परिचय भुलि अन्तै सर्ने पनि। साह्रै चिसो छ, न्यानो कपडा लगाएर बस्नुहोला। हस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। माया गर्ने बानी